नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम उजेलका खबरमा। म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम उजेलका खबरको आज हामी 265 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ एमाले नेता एवं पूर्व मन्त्री मोदनाथ प्रसिद्धबाट आफू बलात्कृत भएको एक महिलाको आरोप, अनि अर्की महिलाको दर्दनाक गरिबीको कथा सुनाउनेछौँ। त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला। सर्वप्रथम सुनौ यो सहयोग सम्बन्धी खबर। हेलो, नमस्कार। हजुर नमस्कार सर, नमस्कार। जित बहादुर बस्नेत जी हैन त सर? म जित बहादुर बस्नेत बोले सर। घर चाहिँ कहाँ हो बताइदिनुस् न। मेरो सर एसुङ्गा नगरपालिका चौध दुबी चौर बसारी वार्ड नम्बर 8 मा पर्छ सर। अनि मलेसियाबाट तपाईँले चाहिने सिमी चौरमा जो बिनबहादुर बस्नेतका छोरा अमित बस्नेतलाई निकै महँगो उपचार खर्च लाग्ने रोग लागेको छ होइन, अमित बस्नेतलाई उहाँलाई आर्थिक सहयोग पठाउँछु भन्दै हुनुहुन्थ्यो, कति पठाउनु भयो? मैले सर आफ्नो बुढाबुढीको मात्रै गरेर मैले 51,000 रुपियाँ नेपाली पठाएको छु सर होइन। हजुर, बच्चाको सुधार हुँदै जाओस् मैले साथीभाइहरूसँग फेरि पनि उठाएर फेरि पनि सहयोग गर्छु भन्ने आशा छ सर। भनेपछि तपाईँको श्रीमान श्रीमती नै अहिले मलेसियामा रोजगारी गर्दै हुनुहुन्छ? हजुर हजुर, हामी बुढाबुढी नै सर, मलेसियाको जुरुहरू भन्ने पिएफ इलेक्ट्रोनिक कम्पनीमा छौँ सर, बुढाबुढीसँगै नै हो। अहिले 2.5 वर्ष भयो हामी आएको। अनि तपाईँको श्रीमतीको नाम चाहिँ के पर्यो? गीता बस्नेत हो सर, हामी बुढाबुढीसँगै छौँ, गीता बस्नेत हो। तपाईँहरू एउटै कम्पनीमा काम गर्ने अवसर पाउनु भएको रहेछ, बालबच्चालाई छोडेर जानु भएको के? हजुर, एउटा बच्चा छ मेरो आमासँग सँगै बसिरहेको छ, एउटा छोरा मात्रै छ मेरो। यसरी चाहिँ नि गरिबीबाट उन्मुक्ति पाउनको लागि तपाईँहरू बुढाबुढीले साना बच्चा छाडेर जुन मलेसियामा रोजगारी गर्दै हुनुहुन्छ, तर पनि एउटै बिमारी अमित बस्नेतलाई 51,000 रुपियाँ सहयोग गर्नुभयो, यसका लागि तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामी है त। हुन्छ सर, हुन्छ। त्यस्तै एक समय गुल्मीको वामीमा लामो समयसम्म स्वास्थ्य सेवा पुर्याउनु भएका र त्यहाँको शैक्षिक क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याउनु भएका स्वर्गीय लिलाम्बर सापकोटाको स्मृतिमा शारदा माध्यमिक विद्यालय वामीमा 10,00,000 रुपियाँको अक्षय कोष स्थापना उहाँका छोराहरूले गरिदिनुहुने भएको छ। त्यस विद्यालयका संस्थापक प्रधान अध्यापक समेत रहनुभएका सापकोटाको हिजो 13 दिनको पुण्यतिथिमा चेक रिपब्लिकमा कार्यरत उहाँका छोराहरूले उक्त राशि बराबर को लिलाम्बर स्मृति कोष स्थापना गर्नुहुने भएको हो। यसबारे चेक रिपब्लिकबाट उहाँका छोरा अर्जुन सापकोटा हामीसँग टेलिफोन सम्पर्कमा कुराकानी गर्दै हुनुहुन्छ, सुनौ। हेलो, नमस्कार। नमस्कार। हजुर चाहिँ चेक रिपब्लिकबाट अर्जुन सापकोटा जी हैन? हजुर, म अर्जुन सापकोटा चेक रिपब्लिकबाट। हामीलाई एउटा दुखद खबर प्राप्त भएको थियो, लिलाम्बर सापकोटा जीको मृत्यु भयो, जो गुल्मीको वामी गाविस वडा नम्बर 5 जन्मेर धेरै समाजसेवा गर्नुभयो। उहाँलाई आगो पार्नेको डाक्टर भनेर पनि विगतमा मानिसहरूले चिन्ने गर्थे, धेरै मानिसको स्वास्थ्य सेवा पुर्याउनु भयो र शारदा माध्यमिक विद्यालय वामीमा उहाँले स्थापना गर्नुभयो। त्यस विद्यालयलाई उहाँ संस्थापक प्रधान अध्यापक हुनुहुन्थ्यो होइन त? आज उहाँको निधन भएको कति दिन भयो? आज 14 भयो, हिजो चाहिँ 13 पुण्यतिथि पारेर हामीले चाहिँ त्यो उहाँको नाममा चाहिँ एउटा लिलाम्बर सापकोटा स्मृति कोष, जसबाट चाहिँ त्यहाँको लिलाम्बर विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्नको लागि स्थापनाको घोषणा गरिएको छ। यो चाहिँ हामीहरू सबै चार भाइ छोरा सबै परिवार र खास गरेर उहाँको चाइल्डहुड दाजु चाहिँ डाक्टर कृष्ण सापकोटाको पहलमा यो कार्य काम चाहिँ हामीहरूले गर्दैछौँ। डाक्टर कृष्ण सापकोटा अहिले कहाँ हुनुहुन्छ? अहिले चाहिँ उहाँ चाहिँ चेक रिपब्लिकमै हुनुहुन्छ। सपरिवारै उही हो कि क्या हो? हजुर, सपरिवार हो, एकजना दाजु चाहिँ नेपालमा हुनुहुन्छ, जेठा दाजुको नाम विष्णु सापकोटा, उहाँ हाल नेपालमै हुनुहुन्छ, अनि माइजा दाजुको नाम तुलसी सापकोटा, उहाँ एनआरएम अध्यक्षमा पनि हुनुहुन्छ, क्यानाडामा हुनुहुन्छ, अनि साइलो चाहिँ डाक्टर कृष्ण सापकोटा, उहाँ अहिले चेक रिपब्लिकमै हुनुहुन्छ, कार्यरत हुनुहुन्छ। हजुर चाहिँ कान्छु छोरा हो? म चाहिँ कानको छोरा अर्जुन सापकोटा। हजुर, कति वर्ष जति उहाँले चाहिँ नि मेडिकल राख्नु भयो? उहाँले झन्डै 40 वर्ष जति उहाँले त्यो जो औषधि अथवा यो स्वास्थ्यको जस्तो उहाँलाई हामी सानसानै छँदा आगो पार्नेको डाक्टर भनेर भन्ने गर्थे होइन र? आगो पार्नेको डाक्टर भनेर खास उहाँको आइडेन्टिटी त्यही नै थियो। उहाँले चाहिँ अब पहिला त टिचर हो, त्यहाँको प्रधान अध्यापक हुनुभएको थियो, अब संस्थापक प्रधान अध्यापक, त्यति बेलाको उहाँ कृष्ण सापकोटा जी भन्ने हुनुहुन्थ्यो, उहाँहरू अब त्यहाँका अरू धेरै मान्छेहरूले पनि अब त्यहाँको योगदान पुर्याउनु भएको थियो। त्यसपछि चाहिँ उहाँले झन्डै 5-6 वर्ष जति त्यहाँको त्यो स्थापना गरेर त्यहाँ चलाएर त्यसपछि चाहिँ रिभेराको टाइममा चाहिँ अब स्वास्थ्यमा अलिक समस्या हुने अब बिरामी भएको मान्छेहरूलाई पनि धेरै टाढा टाढा पालपा ल्याउनु पर्ने कान्छेन अस्पतालमा ल्याउनु पर्ने भएको हुनाले यही क्षेत्रमा केही न केही गर्नुपर्छ केही न केही भन्ने तरिकाको उहाँको सोच भएर अनि हेल्थ असिस्टेन्टको अलिकति ट्रेनिङ लिएर उहाँले काम सुरु गर्नुभयो। औषधि पसल राख्नुभयो त्यही र डाक्टरकै रूपमा उहाँले त्यहाँ 40 वर्ष जति काम गर्नुभयो। पछि उहाँको चाहिँ स्वास्थ्यमा हल्का समस्या आयो आएर अलिक काम गर्न नसक्ने स्थिति भएपछि अनि हामी चाहिँ उहाँलाई काठमाडौँतिर ल्याइएको थियो। काठमाडौँ 5-7 वर्ष बस्नुभयो अनि अब काठमाडौँमा पनि त्यो अलिक त्यो स्वास्थ्य पुरा राम्रो गर्न नसकेको उपचार गर्न नसकेको हुनाले अहिले चाहिँ अब डाई हामीहरू चेक रिपब्लिकमा बसोबास गर्दै आएको हुनाले यहाँ नै ध्यान दिएर उपचार गर्ने अब सेवा गर्ने अब छोराको कर्तव्य हुन्थ्यो नि एउटा त्यसको लागि हामी यहाँ ल्याइएको थियो अनि अब 2-2.5 वर्ष नभए 3 वर्ष जति यहाँ बस्नु हो। त्यसपछि हामी सबैको सबको साथमा उहाँको निधन भयो अनि फेरि उहाँको एउटा वाङीलाई केही गर्ने उहाँको इच्छा जाहेर थियो नि पहिला आफ्नो गाउँठाउँको लागि केही गर्नुपर्छ भन्ने त्यो बुवाको त्यो सपना थियो। त्यो सपना केही हदसम्म साकार पनि पार्ने अनि आएर अब त्यहाँको समाजको लागि केही गर्ने भन्ने एउटा विचार भएको हुनाले उहाँको नाममा उहाँले नै सफा भन्नाले स्थापना गर्नुभएको स्कुलमा केही गरौँ भन्ने विचारले अहिलेको लागि 10 लाखको सिर्जना गरिएको छ। अब बिस्तारै अब हामीहरूको सबै भाइहरू अब भतिजाहरू छन् होइन सबैले पछि फेरि त्यसमा केही टाइम टु टाइम अब केही रकम थप्ने त्यसलाई सधैँ दिगो राख्ने खालको एउटा हामीहरू त्यसरी सोच गरेको होइन। अब यो कोर्समा चाहिँ अब हामीले प्योर अब भन्नाले हामीले परिवारले मात्र नभएर अरूहरूले पनि कति एउटा सङ्कलन गर्ने अथवा त्यसमा फन्ड कलेक्सन गर्ने गरेर त्यसलाई वृद्धि गर्दै गएर अब कालान्तरसम्म निरन्तरता दिन सकिने अब एउटा कन्सेप्ट हो चाहिँ स्थापना गरेको छ। यो स्थापना मात्र नभएर अब लामो समयसम्म यसलाई दिनु पर्ने हामीहरूको एउटा हुन्छ। अर्जुनजी तपाईँको बुवाले पहिलो कुरा त शारदा माध्यमिक विद्यालय स्थापना गर्नु स्वास्थ्य सेवामा निकै ठुलो योगदान पुर्याउनु भयो। वामी कुरुगा मुसिकोट बडागाउँ लगायत पौदी अमराई होइन खारासम्मका मान्छे तपाईँको बुवाबाट स्वास्थ्य सेवा पाएका थिए। उहाँको योगदानको जति चर्चा गरे पनि कम हुन्छ। उहाँको मरण उपरान्त पनि 10-10 लाखको जुन अक्षय कोष खोलिदिनु भएको छ त्यसले त्यो विद्यालयलाई माथि पुर्याउन झन् टेवा पुग्नेछ। यसका लागि धेरै धेरै धन्यवाद दिँदै अहिले छुट्टिन चाहन्छु है त। श्रोता यति बेला भ्रष्टाचार विरोधी अभियान कि अभियन्ता शारदा भुषाल झाको आत्मकथा पुस्तक धरातल राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित छ। अर्घाखाँचीमा जन्मिएकी शारदा भुषाल झाले आज सोमबार गुल्मीको सदरमुकाम तमगासमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी नेकपा एमालेका नेता मदनाथ परसितले आफूलाई 13 वर्षको उमेरमा बलात्कार गरेको आरोप लगाएकी छन्। आफ्नो आत्मकथामा पनि उनले मदनाथ परसितदेखि पत्रकारहरूले यौन हिंसा गरेको कुरा लेखेकी छन्। सुनौ उनले त्यस पत्रकार सम्मेलनमा गरेको कुराकानी जस्ताको तस्तै। जबकि तपाईँलाई त्यस्तो बलात्कार उहाँले गरेको भए उति बेलै तपाईँले कुरा बाहिर ल्याउनु पर्थ्यो नि। जति बेला मलाई त्यो भयो ममाथि म 13 वर्षको थिएँ गलत र सही छुट्याउन सक्दिनँ थिएँ। तर मलाई यस्तो भयो है हजुरहरूले जुन व्यक्तिसँग मलाई पढ्न पठाउनु भएको थियो त्यो मान्छेले मलाई यस्तो गर्यो है भनेर म भागेको छु। काठमाडौँबाट भागेर म अर्घाखाँची गएँ। अर्घाखाँची गइसकेपछि आमाले त मेरो मुखै हेर्नु भएन। सोचे के भनिदिनु भयो भने त्यो रन्डीलाई खाटको खुट्टामा बाँध भनेर आदेश दिनुभयो। बाउलाई बोलाएर लिएर आउनु भने दाइले बाउलाई लिएर आए। त्यस्तो अवस्था त्यस्तो यो के भन्छ भने पुरै शरीरभरि दागै दाग दाँतका हरियै हरियै म भएर गएको अनि त्यसपछि पुरै जिउभरि जुम्रे जुम्रा थिए। जुन न नुहाउन पाउँथे न खान पाउँथे सुकेर यस्तै भएको थिएँ। त्यस्तो अवस्थामा पनि आमाको एक नजर भएन। अब बुवाले सिधै आएर केही सोधेको होइन पढ्न पठाएको हो भागेर आए भन्ने तरिकाले उहाँहरूले चाहिँ सोझै लात हिर्काउनु भयो। अनि त्यसपछि घरमा केही कार्तिकमा गएको थिएँ मङ्सिरमा म हिँडिहाल हिँडिसकेपछि यो अन्याय हो यसको विरुद्ध बोल्नुपर्छ लड्नुपर्छ भनेर न कसैले सिकाए न मलाई नै थाहा थियो। त्यसले गर्दाखेरि यो कुराहरू आएन। जब मैले बुझ्ने भएँ त्यति बेला मैले भन्थेँ भने आजको अवस्थामा अहिले म भन्दैछु म 40 वर्षको उमेर मेरो अहिले पुग्यो मैले त्यति बेला धन्न बोलिनछु नत्र मलाई त्यति बेलै तिनीहरूले मेरो आवाजहरू त्यहीँ गुम्साइन्थे र म पीडित भएर बस्नुपर्ने अवस्था थियो। किनभने अहिले मैले त्यो भोगिरहेको छु किनभने मलाई पागल भनेर चाहिँ आरोप लागिरहेछन् यो पागल थिए भनेर। तर मदनाथ परसित जस्तो भद्र व्यक्तित्व साहित्यकार र मन्त्री समेत भइसकेको व्यक्तिबाट यो त पत्याउनै गाह्रो हुन्छ नि। निसन्देह, किनभने अब त्यस्तो साहित्य क्षेत्रमा लागेको उसले निकालेका नारी बन्धन मुक्ति अतीतका पाइला धेरै किताबहरू होइन, अब तुरुन्तै जानकारी नहुँदाखेरि त्यति बेला त्यस्तो गरेको मान्छे र धेरैले उसका किताबहरू पढेका यो तरिकाले हिँडिरहेको बेलामा एक्कासी यो किताब आउँदाखेरि त झस्लास हुनु र के भन्छ विश्वास तुरुन्तै नलाग्नु स्वाभाविक हो। तर पीडित र पीडा भोगेको व्यक्ति त म स्वयं तपाईँहरूको अगाडि छु होइन, मैले आफैले त्यहाँ त्यो सायद बम्बईको कोठीमा पनि त्यस्तो अवस्था हुँदैन, त्यो मैले त्यहाँ मुखमा कपडा कोचिन्थ्यो चिच्याउने बेलामा, चिच्याउँदाखेरि तेरो छोरी बौलाएको छ भने इन्जेक्सन लगाएर राख, वीर हस्पिटलमा पागलखाना छ त्यहाँ लगेर भर्ना गर भनेर मान्छेले भन्थे। त्यसले मलाई देशबहादुर कुँवरकोमा लिएर गएर त्यो इन्जेक्सन लगाएर लिएर आइसकेपछि म कति दिनमा होसमा आउँथेँ मलाई थाहा थिएन, म कति दिनमा खाना खान्थेँ मलाई थाहा थिएन। जब दुई वैशाखको अन्तिम र जेठको अन्तिमसम्म मलाई डल्लुमा राखेको छ, अष्टलक्ष्मी साके अमृत बोरा उसैले त्यहाँ कुराकानी गर्दाखेरि, तर मोहननाथ परसित र उहाँकी धर्मपत्नीले समेत तपाईँको मानसिक सन्तुलन बिग्रेको हो, उसलाई उपचार गर्न ल्याइएको एकदम झुटो आरोप लगाएको हो भनेर पत्रकार सम्मेलन गरेरै त्यसको खण्डन गर्नु भएको छ नि। धेरै मिडियामा आएको छ, पत्रकार सम्मेलन पनि भएको छ, हामीले पनि पत्रकार सम्मेलन गरेका थियौँ र उहाँले बोलेको कुराको खण्डन गरेका थियौँ। उहाँले चाहिँ अश्लील पुस्तक जफत गरियोस् भनेर भन्दाखेरि अश्लील पुस्तक भनेपछि मिडियालाई पनि उसलाई तेर्साइएको छ, किनभने मिडियाको कुरा पनि कुन कुन मिडियाले हामीलाई साथ दिएका छन् भ्रष्टाचार विरोधी अभियानमा भनेर मिडियालाई पनि उसलाई तेर्साइएको छ। मोहननाथ परसित बाहेक अन्ता मानवी बाहेकका जति व्यक्तिहरूले चाहिँ भ्रष्टाचार विरोधी अभियानमा साथ सहयोग दिनुभएको छ सबैलाई उसलाई तेर्साइएको छ। अश्लील पुस्तकै भनेर भनिसकेपछि उहाँको विषयमा जुन चार अक्षर लेखेको छ, उहाँले जुन भन्नुभएको छ 48 सालमा पागल भनेर उपचार गर्न ल्याएको हो भनेर भन्नुभएको छ भने मेरो बलात्कार चाहिँ 47 सालमा भएको मैले खण्डन गरेको छु। अनि उहाँले 54 सालमा के भन्छ भने भ्रष्टाचार विरुद्धको कार्यक्रममा प्रमुख अतिथि बनाइएको भनेर भन्यो, एउटा पागल थिएँ म भने उहाँको नजरमा म पागल थिएँ भने एउटा पागलले भ्रष्टाचार विरुद्धको कार्यक्रम गऱ्यो भने प्रमुख अतिथि बनेर कसरी गए र कहाँ भएको थियो? त्यो मिडिया थिए होला, त्यहाँ व्यक्ति थिए होला, अरू पनि थिए होला, एउटा शिक्षा मन्त्री जस्तो पदमा बसेको मान्छे जाँदाखेरि कुनै ठुलै कार्यक्रम भएको थियो होला। जबकि 51 सालदेखि लिएर 68 सालसम्मको भ्रष्टाचार विरुद्धको त्यस्तो कुनै पनि कार्यक्रम गरिएको थिएन। जुन 68 सालमा आएर आमरण अनसन गरिएको थियो, खालि निवेदन दिने काम मात्रै हुन्थ्यो। तेस्रो कुरा, उहाँले चाहिँ जुन पागलको कुरा उठाउनु भएको छ, कम्युनिस्टहरू भगवान् मान्दैनन्, रुटीवादी मान्दैनन्, जबकि उनले अँधेरी रात र उजेली रातको पागलको संज्ञा उठाएका छन्। अँधेरी रातमा बढी चिच्याउने दोस्रो दर्जाको पागल र उजेली रातमा मैले के भनेको छु भने अँधेरी र उजेली दुवै रातमा चिच्याउँथे जब मलाई बलात्कार गरिन्थ्यो भनेर मैले लेखेको छु। त्यसले गर्दाखेरि एउटा गलत काम गर्ने मान्छेले र त्यो पदमा पुगेको, त्यो प्रतिष्ठामा पुगेको, त्यो पहुँचमा पुगेको र यावत कामहरू गरेको व्यक्तिले चाहिँ स्वीकार गर्न कदापि चाहँदैन कि मैले गलत काम गरेको हुँ भनेर। एउटा पागलले अर्कोलाई पनि पागलै देख्छ भन्ने म महसुस गर्छु र सत्य बोल्ने र सत्यको पक्षमा हिँड्ने व्यक्तिहरू चाहिँ पागलै हुन्छन्, अहिलेसम्म पागल ठहरेका छन्। त्यसले गर्दा त्यस अर्थमा मलाई कसैले पागल भन्छ भने म सत्य छु र म सत्यको पक्षमा हिँडिरहेको छु र म सही छु भन्ने कुरा मैले आफूले पनि बुझ्छु। उहाँले त तपाईँलाई कान्छी श्रीमती बनाउन लगेको पनि भनिएको छ नि, त्यो कुरा चाहिँ रेकर्ड छ अरे, त्यो उसले अविरलजीले पनि लिएर आउनु भएको छ अरे, त्यो आसुनी कोइराला र अरू अरूबाट पनि त्यो उसले बोलेको कान्छी स्वास्नी बनाउनलाई लिएर आएको पनि भागेर हिँड्ने भनेर। जति बेला अर्घाखाँचीबाट प्युठान, प्युठानबाट दाङ, दाङबाट पत्थरकोटबाट अर्घाखाँची लगेर, अर्घाखाँचीबाट हिँडेर खितिम लिएर गएर खितिममा आफ्नी आमासित बसाले, राति खितिमबाट पाल्पाको सिमाना हुँदै झरालेर थारू बस्तीमा लिएर आएर त्यहाँबाट उनीहरूले गाडी मगाएर पकलभेडा लिएर गए। पकलभेडा जाँदाखेरि मोहननाथ परसितको घर पकलभेडा हो भनेर त्यहाँ ड्राइभर थियो, कुराकानी भयो, उनी सिधै भित्र गए। आउँदाखेरि एकजना केटी मान्छे, एकजना केटा मान्छे अनि एकजना महिला हुनुहुन्थ्यो। अब को थियो गाडीबाट मैले चिनिनँ, तर मलाई लाग्छ उहाँको श्रीमती र छोराछोरी नै हुनुहुन्थ्यो। अनि त्यसपछि लिएर आएर काठमाडौँ, अनि त्यहाँबाट उनले चाहिँ मलाई नवलपरासी लिएर गए, नवलपरासीबाट गोर्खा लिएर गए, गोर्खाबाट काठमाडौँ लिएर गए। श्रीमतीसँग छँदै छैन, श्रीमतीसँग मेरो भेट भएको छैन, कुराकानी भएको छैन। काठमाडौँमा छँदाखेरि छोरीले चाहिँ ट्युबमा पढ्छ, के होस्टेल राख्ने भन्ने कुराहरू गर्थे, राखेँ राखेनन् त्यो पनि मलाई थाहा छैन। तर म होस्टमा हुँदाखेरि दुईपटक सन्ता मानवीलाई भेट्न गएको हुँ। एकचोटि तिजको बेलामा जति बेला मलाई त्यो बेहोसीको इन्जेक्सन छोडेर औषधि खुवाइन्थ्यो, गोटी ट्याब्लेट खुवाइन्थ्यो त्यति बेला। अनि दोस्रो पटक चाहिँ के भन्छ भने म भाग्नुभन्दा 2-3 दिन अगाडि उनले चाहिँ केही आफूलाई चाहिँ सामानहरू किन भनेर अनि त्यसपछि 1,000 रुपियाँ दिएर छोडेको थिएँ। त्यति बेला टाप कसै आउँ म इन्जेक्सन यस्तो हेर्नु, त्यो इन्जेक्सन लगाएपछि कस्तो हुन्थ्यो भने त्यो एकदम जब नसाले छोड्थ्यो नि टाउकोमा किरा दौडे जस्तो हुन्थ्यो, घाँटी सुत्ने त्यस्तो एकदमै के भन्छ भने अझ समयभन्दा बढी त उनले त्यो चिच्याउँदाखेरि मुखमा कपडा खोदिने पिट्ने पाउरोटी मात्रै खानेकुरा भनेको पाउरोटी. मनकुमार गौतमले एकचोटि मलाई खाना खान लिएर जान्छु भन्दाखेरि मन्दनाथ प्रसादले हात छपाट छोडेको हुँदैन भनेर भने हुँदैन भन्दा भन्दै पनि म चाहिँ जबरजस्ती नै मनकुमार गौतमसित खाना खान गएँ. मनकुमार गौतम त अहिले सभासद पनि हुनुहुन्छ, उहाँ त्यति बेला पार्टी कार्यालयमा फोन रिसिभ गर्नुहुन्थ्यो, त्यहाँ बस्नुहुन्थ्यो. खाना खान गएँ पाउरोटी अनि जुरुमै मलाई रेप गरिसकेपछि मलाई त्यहाँबाट भाग्नका लागि पनि त्यो ठाउँ ठाउँमा मैले दिशा गरिदिन्थेँ. स्वर थियो, पीड थियो, चरम. अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा चैते दशैंका दिन तयार पारिएको एक महिलाको दर्दनाक गरिबीको यो स्थलगत रिपोर्ट.